मन मैलू खाई राखने हो कि फुकाउनु पर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो मन मैलू खाई राख्ने हो कि फुकाउनु पर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो जस्तै माया पाए फूल जस्तै कोमल फूल जस्तै कोमल जुन जस्तै माया पाए फूल जस्तै कोमल तिम्रै मात्र रूप देख्छ यो मन पारी राख्ने हो कि फिजाउनु पर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो लजाउँछन् फुलहरू तिम्रो सामु पर्दा तिम्रो सामु पर्दा लजाउँछन् फुलहरू तिम्रो सामु पर्दा तिमीलाई नै माग्ने गर्थे टाढा जाने हो कि नजिकै सर्ने हो थाहै भएन मलाई माया कसरी गर्ने हो